बाटो खोजिरछु आउ कोही मलाई बाटो देखाऊ अन्धो छु म बाटो खोजिरछु आउ कोही मलाई बाटो देखाऊ मेरो आँखामा मलाई सहारा